السلام علیکم سامعین، این ایچ کے ورلڈ ریڈیو جاپان سے پروگرام پیش خدمت ہے، آئیے جاپانی بولیں۔ میں ہوں آپ کا میزبان محمد انور، اور میں ہوں میمونہ شمیل۔ آداب عرض۔ آج اس سلسلے کا 16واں سبق ہے۔ آج کا کلیدی جملہ ہے کائیدان وا اگاتے میگی نی اِتے کُداسائی، سیڑھیوں پر اوپر جا کر دائیں طرف جائیں۔ ہمارے سبق کی مرکزی کردار تھائی لینڈ سے آنے والی بین الاقوامی طالبہ انا ہے۔ آج انا اپنے دوستوں کے ساتھ شنجوکو میں واقع کتابوں کی ایک دکان پر آئی ہوئی ہیں۔ تو آئیے سبق نمبر 16 کا مکالمہ سنتے ہیں۔ آج کا کلیدی جملہ ہے کائیدان وا اگاتے میگی نی اِتے کُداسائی، سیڑھیوں پر اوپر جا کر دائیں طرف جائیں۔ اِراشائی ماسے، آنو مانگا اُری با وا دوکو دیسو کا؟ نِکائی دیسو، کائیدان وا اگاتے میگی نی اِتے کُداسائی۔ اب مکالمے کی وضاحت کرتے ہیں۔ کتابوں کی دکان کے عملے کا فرد کہتا ہے اِراشائی ماسے، خوش آمدید۔ یہ کسی گاہک کے دکان میں داخل ہونے پر اس کا استقبال کرنے کے لیے استعمال ہونے والا لفظ ہے۔ انور صاحب، ایک بات بتائیے کہ جب ہم کسی ریستوران یا دکان میں داخل ہوتے ہیں تو وہاں کا عملہ اِراشائی ماسے کہتے ہوئے ہمارا استقبال کرتا ہے، تو میرے خیال میں تو ہمیں اس کا جواب دینے کی ضرورت نہیں ہوتی، ایسا ہی ہے نا؟ جی بالکل، جواب نہیں دینے کی ضرورت، آپ صرف مسکرا کر سر جھکا دیں۔ جی بالکل صحیح، اِراشائی ماسے۔ اس میں حرف را کے بعد ہلکا سا وقفہ دیا جاتا ہے۔ اِراشائی ماسے۔ انا دکاندار سے پوچھتی ہیں آنو مانگا اُری با وا دوکو دیسو کا؟ معاف کیجیے گا، مانگا سیکشن کہاں ہے؟ انور صاحب، انا کو جاپانی مانگا اصل میں بہت پسند ہے، اسی لیے وہ سب سے پہلے پوچھتی ہیں کہ دکان میں مانگا والا حصہ ہے کس طرف۔ جی جی، آنو معاف کیجیے گا، یہ کسی شخص سے مخاطب ہوتے وقت استعمال کیا جاتا ہے۔ مانگا اُری با، اس کا مطلب ہے مانگا سیکشن۔ یہ لفظ دو حصوں پر مشتمل ہے، مانگا، مانگا یا مزاحیہ کارٹون، اور اس کا دوسرا حصہ ہے اُریبا، اس کا مطلب ہے کوئی چیز فروخت کرنے والا سیکشن یا شعبہ۔ وا، یہ موضوع کے ساتھ آنے والا لفظ ہے۔ دوکو، اس کا مطلب ہوتا ہے کہاں۔ دس، یہ جملے کو ختم کرنے کا شائستہ انداز ہے، اور چونکہ یہ ایک سوالیہ جملہ ہے اس لیے اس کے آخر میں یہ لفظ لگایا گیا ہے کا، تو سوالیہ ہونے کے باعث اسے اٹھان کے ساتھ کہیں۔ انور صاحب، مجھے ڈپارٹمنٹ سٹورز کا کھانوں والا حصہ بہت پسند ہے، تو میں سوچ رہی ہوں کہ جب میں پوچھنا چاہوں کہ کھانے والا سیکشن کس طرف ہے تو میں کیا کہوں گی؟ آپ کو میں ایک اشارہ دیتا ہوں۔ خوراک یعنی کھانے پینے کی چیزوں کو جاپانی میں یوں کہتے ہیں، شوکوہین۔ تو کیا میں شوکوہین اُریبا وا دوکو دیسو کا کہہ سکتی ہوں؟ جی، آپ کا جواب بالکل درست ہے۔ اب ہم مکالمے کی جانب واپس آتے ہیں۔ دکاندار جواب دیتا ہے نِکائی دیسو، دوسری منزل پر ہے۔ نِکائی، اس کا مطلب ہے دوسری منزل۔ یہ دو حصوں پر مشتمل لفظ ہے، پہلے ہے عدد نی یعنی دو، اور اس کے بعد ہے کھائی منزل، اور دس جملے کو ختم کرنے کا شائستہ انداز ہے۔ اچھا بھلا پہلی منزل کے لیے کیا ہوگا؟ ایک کو کہتے ہیں اچی، تو اس لیے میں کہہ سکتی ہوں اچی کائی۔ آپ کا جواب تقریباً درست ہے، لیکن زیادہ درست جواب یہ ہے اکائی۔ اچکائی کا تلفظ کچھ مشکل ہے، اس لیے اسے مختصراً یوں کر دیا گیا ہے اکائی۔ اکائی، ٹھیک ہے، میں اسے یاد کر لوں گی۔ چلیں مکالمے کی جانب واپس آتے ہیں۔ دکاندار وضاحت کرتا ہے کہ مانگا والا حصہ کہاں پر ہے۔ کائیدان وا اگاتے میگی نی اِتے کُداسائی، مہربانی کر کے سیڑھیوں پر اوپر جا کر دائیں طرف جائیں۔ یہ آج کا کلیدی جملہ ہے۔ کائیدان، اس کا مطلب ہے سیڑھیاں۔ او، کسی عمل کے مقصد کو بیان کرنے والا حرف جار ہے۔ اگاتے، یہ فعل اوپر جانا یا چڑھنا کی تے شکل ہے۔ اوپر جانا کی جاپانی ہے اگاریماس۔ فعل کی تے شکل استعمال کرتے ہوئے یکے بعد دیگرے ہونے والے افعال بیان کیے جا سکتے ہیں، یعنی سیڑھیاں چڑھنے کے بعد کوئی دوسرا عمل بھی سر انجام دینا ہے۔ جی، اس کے بعد ہے مینی، اس کا مطلب ہے دائیں۔ نی، یہ سمت کی نشاندہی کرنے والا حرف جار ہے۔ یہ فعل جانا یعنی اکیمس کی تے شکل ہے۔ اگر آپ فعل کی تے شکل کے ساتھ یہ لگائیں کُداسائی، تو اس کا مطلب درخواست کرنا ہوتا ہے۔ اس طرح سیڑھیاں چڑھنے اور دائیں جانے کے افعال کو ایک ہی جملے میں بیان کیا گیا ہے۔ یہاں پر آپ پہلے سیڑھیوں پر اوپر جاتے ہیں، پھر دائیں مڑتے ہیں۔ آپ اگاتے، جو کہ اگاریمس کی تے شکل ہے، استعمال کرتے ہوئے ان دو افعال کو ملا سکتے ہیں۔ اچھا میمونہ، اب آپ کے لیے ایک سوال ہے۔ اگر آپ کہنا چاہیں کہ آپ اوپر پانچویں منزل پر جا کر بائیں طرف مڑ جائیں تو کیا کہیں گی؟ वैसे बाईं तरफ को कहते हैं हिदारी और पांचवी मंजिल को कहते हैं गोकाई। ए तो फेल ऊपर जाना यानी अगारी मास की ते शक्ल है अगाते, इसलिए मैं कहूंगी गोकाई नी अगाते हिदारी नी इकीमास। क्या मेरा जवाब दुरुस्त है अनवर साहब? जी बिल्कुल दुरुस्त है। और आइए अब सबक नंबर 16 का मकालमा एक बार फिर सुनते हैं। आज का कलीदी जुमला है काइदान वा अगाते मिगी नी इत्ते कुदासाई, सीढ़ियों पर ऊपर जाकर दाईं तरफ जाएं। いらっしゃいませ。 漫画売り場はどこですか？ 2階です。階段を上がって右に行ってください。 और अब पेश है हमारा कॉर्नर गुर की बातें। इस प्रोग्राम की सुपरवाइजर प्रोफेसर अकाने तोकुनागा हमें आज के अहम नुकात बताती हैं। तो अनवर साहब, हर्फे जार नी को इस्तेमाल करना काफी मुश्किल है, ये जगह या समत की निशानदेही के अलावा और भी बहुत कुछ करता है, तो बराए मेहरबानी हमें इसके इस्तेमाल के बारे में बताइए। इस बारे में हम प्रोफेसर साहिबा से पूछते हैं। प्रोफेसर साहिबा का कहना है कि अगर किसी जुमले में बयानिया फेल मौजूदगी का इजहार करता है जैसा कि इमास यानी मौजूद होना, तो नी उस शय की मौजूदगी के मकाम की निशानदेही करता है। मिसाल के तौर पर मैं स्टेशन पर हूँ, इस तरह होगा वाताशी वा एकी नी इमास। और अगर बयानिया फेल किसी हरकत या तब्दीली से मुतालिक हो, मसलन इकीमास यानी जाना, तो नी हरकत के अख्तितामी नुक्ते को बयान करता है। मिसाल के तौर पर मैं स्टेशन जाता हूँ, इसकी जापानी यूं होगी वाताशी वा एकी नी इकीमास। नी वक्त में किसी खास नुक्ते को भी बयान करता है जैसा कि तारीख या घड़ी का वक्त है। मसलन अगर हम कहें कि अन्ना 10 बजे आती हैं, तो 10 बजे के लिए कहते हैं जी जी, और आना के लिए जापानी फेल है किमास, तो हम यूं कहेंगे अन्ना वा जी जी नी किमास। हम नी को आने वाले कल या अगले हफ्ते जैसे अल्फाज के साथ इस्तेमाल नहीं कर सकते, इसलिए अगर आप कहना चाहें अन्ना कल आएंगी, तो कल की जापानी है आश्ता, तो इसे यूं कहा जाएगा अन्ना वा आश्ता किमास। इस जुमले को अन्ना वा आश्ता नी किमास नहीं कहा जा सकता। इसके अलावा नी के और भी बहुत से मायने हैं और हम उनको उस वक्त सीखेंगे जब वो हमारे सबक में आएंगे। ये था हमारा आज का कॉर्नर गुर की बातें। हमारा अगला कॉर्नर है सौती अल्फाज। इसमें हम आवाजों या रवैयों की अक्कासी करने वाले अल्फाज मुतारिफ करवाते हैं। ये किसी शख्स के सीढ़ियां चढ़ने की आवाज है, इसके लिए सौती लफ्ज है तुम तुम। ये किसी शख्स के दरवाजा खटखटाने की आवाज नहीं है? जी बिल्कुल, और इस आवाज को भी इसी तरह बयान करते हैं तुम तुम। जी, कोई शख्स किचन के कटिंग बोर्ड पर कुछ काट रहा है, ऐसा ही है ना? जी, किचन की आवाज को आपने बिल्कुल सही पहचाना, और इस आवाज को भी जापानी में यूं ही बयान करते हैं तुम तुम। सामीन, आज के सौती अल्फाज के कॉर्नर में हमने ये लफ्ज मुतारिफ करवाया तुम तुम। और सामीन, अब आज के सबक के अख्तिताम से पहले अन्ना के ट्वीट। अन्ना आज के दिन के बारे में यूं ट्वीट करती हैं। जापान में दुकानदार बहुत शाइस्ता होते हैं, वो अपने अल्फाज के इस्तेमाल में भी मुहज़्ज़िब हैं। अगर हम बगैर कुछ खरीदे दुकान से निकले तब भी वो शुक्रिया अदा करते हैं। सामीन, सबक नंबर 16 आपको कैसा लगा? आज का कलीदी जुमला था काइदान वा अगाते मिगी नी इत्ते कुदासाई, सीढ़ियों पर ऊपर जाकर दाईं तरफ जाएं। अगले सबक में अन्ना मांगा की खरीदारी करेंगी, तो हमारे साथ रहिएगा।